विश्वमा अग्लो हिमाला काखमा हाम्रो नेपाला हाम्रा राजा ठुला छन् हाम्रै देश विशाला विश्वमा अग्लो हिमाला काखमा हाम्रो नेपाला हाम्रा राजा ठुला छन् हाम्रै देश विशाला मोती छन् नदी र नाला जङ्गल बादल सुनिए जसमा डर काडा हजार बुद्ध हुर्की बढे थे देशको माटोमा जनकले सीता पाए थे बजारी बाटोमा विश्वमा वर्ष नेपाली शान्तिको पङ्ख पुगाई विश्वमा वर्ष नेपाली शान्तिको पङ्ख पुगाई आफ्नै भाका झोकेर प्रेमको मुक्ति बजाए शान्तिको मुस्कान गरेर विश्वलाई हेर्छ हिमालय ज्ञान र काका छरेर विश्वमा अग्लो हिमालय काखमा हाम्रो नेपाल हाम्रा राजा छोरा छन् हाम्रै देश विशाल Hey, this is the sun. Hey, this is the sun.